एक नन्ही सी लहद रंग में बनाते हैं हुसैन, एक नन्ही सी लहद रंग में बनाते हैं हुसैन। खाक में दूसरे मोहसिन को, खाक में दूसरे मोहसिन को छुपाते लहदरन में बनाते हैं हुसैन। डालते जाते हैं असगर के बदन पर मिट्टी, डालते जाते हैं असगर के बदन पर मिट्टी, और खैमों की तरफ देखते जाते हैं हुसैन। एक नन्ही सी लहद रंग बनाते हैं हुसैन। मरते दम नन्हे से हाथों ने जिसे थामा था, मरते दम नन्हे से हाथों ने जिसे थामा था, अब वो दामन अली असगर से है, अब वो दामन अली असगर से छुड़ाते लहदरन में बनाते हैं हुसैन। लाश हुर ने कहा रुमाल ये दे दो जाकर, लाश हुर ने कहा रुमाल ये दे दो जाकर, जख्म बेशीर का हाथों से छुपाते हैं हुसैन। एक नन्ही लहद रंग में बनाते हैं हुसैन। ढूंढने आएंगे इस लाश को नेजा बरदार, ढूंढने आएंगे इस लाश को नेज़ा बरदार, छुप के बानों से ये ज़ैनब को बताते हैं हुसैन। एक नन्ही सी लहद रंग में بناتے ہیں حسین. کہا صغرہ نے کہ مر کر تو ملوں گی شے سے. کہا صغرہ نے کہ مر کر تو ملوں گی شہ سے. مجھ کو معلوم ہے ہر قبر میں آتے ہیں حسین. ایک ننی سی لحد رن بناتے ہیں حسین. لاش عباس پا کہتی تھی یہ زہرا رو کے. لاش عباس پا کہتی تھی یہ زہرا رو کے. اٹھو عباس تمہیں کب سے بلاتے ہیں حسین. ایک ننی سی لحد رن بناتے ہیں حسین. کوئی زینب کو بلا لائے تکلم جا کر. کوئی زینب کو بلا لائے تکلم جا کر. برچھی اکبر کے کلیجے سے چھڑاتے ہیں حسین. ایک ننی سی لحد رن میں بناتے ہیں حسین.